सादी भन्दा महँगो यो ज्यानलाई साचेर पो राख्यो कि कसो नौलो छ जवानी उमङ्ग छ नौलो मनको कुरा खोलेर नै जो कि कसो ¡Gracias!